अब फेरि मालपोतकै सडक सम्बन्धी यो रिपोर्ट सुनौ। कति भयो यो गाडी उकाल्न सक्यो? एक घन्टा भयो सधैँ यस्तै। बाटो बनाइदिएनन्? बाटो त धेरै फेर हामीले भनियो, अहिलेसम्म खै केही सुधार भयो। तपाईँको नाम चाहिँ के हो? मेरो नाम सूर्य पाण्डे। हजुर, सूर्य पाण्डे। कहाँ हो? मेरो घर यहीँ हो। यहाँ के गर्न आइरहनु पर्छ? यहाँ अब घर बनाउनु पर्छ सर। अब घर बनाउनु मेटेरियल ल्याउनु पर्यो। अब मेटेरियल ल्याउँदाखेरि अब गाडी चढ्दैन, सेवाहरूलाई आउँछन् सबै। उपल्लो तम्गासको पक्की सडकबाट भित्र कच्ची सडकको उकालो लागेको एउटा ट्रेक्टर जिल्ला मालपोत कार्यालयदेखि अलि तल हिलोमा फसेको करिब एक घन्टा भयो। उता मोटरसाइकलमा आउँदै गरेका सेवागराई पनि मोटरसाइकल तलै थन्काएर मालपोत कार्यालयमा पैदल यात्रा जाँदैछन्। यो ट्रेक्टर मात्र फसेन, केही दिन अघि त्यहाँ पुगेका स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावालीको गाडी समेत फस्यो भन्छन् स्थानीयवासी। पक्की सडकबाट मालपोत कार्यालयमा पुग्ने त्यो सडक जम्मा करिब 200 मिटर होला। त्यो पिच गर्न धेरै रकम लाग्दैन। सडक डिभिजन कार्यालय पाल्पालाई कुर्नु पनि पर्दैन। चाह्यो भने तम्गास गाविसले पिच गरिदिन सक्छ, त्यसले पनि नसके वर्षेनी कर असुल्ने जिल्ला विकास समितिले गर्न पर्ने हो। तर कसैको ध्यान पुग्न सकेको छैन। सरकारी कार्यालय अगाडिकै दुर्दशा त्यस्तो छ। उकालो र हिलो सडक भएका कारण सेवाग्राहीले निकै शास्ति खेप्नु परेको उपल्लो तम्गासका चेतनारायण पन्थीले बताउनु भयो। हेर्नुहोस् यो मालपतले त उठाइनी काम गरेर खेतालाको काम गरेर छ। मालपत दोषी त यसमा केही पनि छैन। र यहाँका स्थानीय व्यक्तिहरूले कतिजना उत्साहका साथ यत्रा जाने कराउनु पर्ने सम्पत्ति मालपतलाई जाने नेपाल सरकारलाई जिम्मा दिएपछि तपाईँ आफै देख्नुहुन्छ। यसमा कुनै भलाइ चढाइ गरेको कुरो होइन। यहाँ जाने घन्टौँ भइसक्यो। यो जाने दिनदिनै स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावाली र जिल्ला मालपोत अधिकृत रामचन्द्र अरियालसँग यो समस्या बारे हामीले ध्यान आकृष्ट गराउँदा उहाँहरूले अब छिट्टै त्यो सडक मर्मत गरिने प्रतिबद्धता जाहेर गर्नु भएको छ। आशा गरौँ उहाँहरूको प्रतिबद्धता चाँडै कार्यान्वयन हुन्छ कि। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। उनीमाथि धेरै पुरुषहरूबाट छलछाम भो, उनको अस्मितालाई खेलौना बनाउने काम भो। 2046 आयो, 2063 पनि आयो, न्याय पाइनन् उनले, थाहा छैन उनका लागि परिवर्तन कुन चरीको नाम हो। हजुर, उनले यो देशमा जति पटक परिवर्तन आए पनि न्याय भने कहिल्यै पाउन सकिनन्। उनी बस्ने स्थान नजिकै तल राजमार्गमा चिल्ला कारहरू गुडिरहेका हुन्छन्। त्यसै राजमार्गको कोखैमा एउटा फराकिलो टुँडी खेल छ, जहाँ विभिन्न राजनैतिक दलका नेताहरूले भाषण गर्दछन्। त्यस भाषणमा हरेक दलका नेताहरूले गरिब विपन्न र अन्याय अत्याचारमा परेका वर्गहरूलाई न्याय दिलाउने र आर्थिक शैक्षिक र राजनैतिक रूपले माथि उठाउन लागि परेको उद्घोष गर्दछन्। तर ती नेताहरूको आँखै अगाडि करिब 25 वर्ष भयो घरवास नभएर एउटी महिला र उनका छोरा उधारमा बस्न थालेको। यो दृश्य कुनै दूरदराज गाउँको होइन, धौलागिरी अञ्चलकै सदरमुकाम बागलुङ नगरपालिका भित्रकै हो, जहाँ प्रसिद्ध बागलुङ कालिकाको दर्शन गर्न देशभरकै मानिसहरू त्यसमा पनि विभिन्न दलका नेतादेखि प्रधानमन्त्रीसम्म आइरहेका हुन्छन्। त्यहाँ दर्शन गर्न आउनेहरूले त्यसै बागलुङ कालिका मन्दिर परिसरमा रहेको पिकनिक स्पटमा भव्य भोज भतेर नाचगान गर्ने गर्दछन्। अलिमाथि अनकन्टार भिरको बीचमा एउटा ओढार छ, त्यस ओढारमा खाने खर्च नपाएर एउटी महिलाको थनथन सुन्न सकिन्छ र भोको बालकको रुन्चे स्वर कानमा गुन्जिन्छ। तर त्यसप्रति कसैको ध्यान छैन। निर्जीव एउटी बागलुङ कालिकाका लागि पोखरा, काठमाडौँ, बुटवल, विराटनगर जस्ता ठुल्ठुला शहरबाट आएर हजारौं रुपियाँ खर्चिएको छ। तर त्यसै मन्दिर नजिक ओढारकी ती जीवित कालिकालाई चिहाएर हेर्ने कोही छैन। अरू त परै जाओस्, 25 वर्ष नागिसक्यो। त्यहाँका अधिकार कर्मीहरूको समेत ध्यान जान सकेको छैन। बागलुङमा धेरैले ओझेलका खबर सुन्नु हुँदो रहेछ। त्यहीका श्रोताले पटक पटक ती ओढारमा बसेकी महिलाको अवस्था बाहिर ल्याइदिन आग्रह गरेपछि म केही दिन अघि बागलुङ पुगेको थिएँ। मेरो एकमात्र मिसन ओढारमा पुगेर ती महिलासँग कुरा गर्नु थियो, तर लोग्ने मान्छे भनेपछि डराएर भाग्ने उनको बानी परिसकेको रहेछ। पटक पटक म उनीसँग कुरा गर्न नजिक जान्छु, उनी ओढारबाट भिरतिर दौडिन्छिन्। उनी लडेर कुनै अप्रिय घटना होला भन्ने डरले टाढैबाट क्यामेरामा उनको दृश्य र आवाज कैद गरे। उनी आफ्नो भित्री कथा व्यथा पोख्नै चाहिनन्। म जे सोध्छु त्यसको एक ठसको जवाब मात्रै थियो उनको। उनी आफ्नो कथा व्यथा व्यक्त गर्न नसके पनि स्थानीय वासीबाट उनको कथा व्यथा लिएर फर्किएको थिएँ म। आज उनै बागलुङ कालिका मन्दिर माथि भिरको ओडारमा गत 25 वर्षदेखि कष्टकर जीवन बिताएकी महिलाको कथा व्यथा सुनाउँदैछौ जीवनको गोरेटोमा। उनी पुरुषहरू देखे किन डराउँछिन् त? किनकि सडकमा उनलाई थुप्रै पुरुषहरूले राक्षसी पन देखाए। रातमा त पालै पालो पुरुषहरूले लुट्नु लुटे, उनको अस्मिता दिन दाडै पनि बाँकी राखेनन्। जो जोले उनको अस्मिता लुटे ती ती पुरुषले उनलाई सुन्दर सपनाहरू देखाए, तर अहिले सडकमै छाडेर ओढारको बास बस्ने बनाए। त्यसैले पनि उनका नजिकमा पर्ने पुरुषहरूलाई अश्लील गाली गर्दै भाग्ने गर्दछिन्। म पनि ओढारको नजिक के पुग्दै थिए त्यस्तै गाली गरिन् र ओडार छाडेर भागिन्। यतिका वर्षदेखि पहिरोमा बस्नु भएको रहेछ, के छ दिदी? हजुर होइन नडराउनु। उनलाई आफ्नो नाम थर थाहा छैन, घर कहाँ हो, बाबु आमाको नाम के हो, केही पनि थाहा छैन। घर चाहिँ कहाँ हो तपाईँको? कहाँ हो कहाँ पनि थाहा छैन। अनि पूर्व कहाँ हो? पूर्व खै बोटनतिर भन्दिएर खै रोडमा हिँडेको। बाबु आमाको सम्झना आउँदैन? बाबु आमा छैन, दाजुभाइ बाबु आमा कोही आफ्नो मान्छे। के जातिको हुनुहुन्छ? जात भात यौन पिपासुहरूले सडकमै गर्भवती बनाए, गिन्ती छैन कति गर्भ सडकमै फालिन् उनले। अनि तपाईँको विवाह भएको हो कि होइन? कति वर्ष के हुनुभयो? कति वर्ष भयो? 30-40 वर्ष। कतिवटा बच्चा छन् तपाईँ? छोरा अहिले एउटा छोरालाई कसले मारिदियो तपाईँको? आफै खस्यो भारी बोक्दा बोक्दै। गोरी मंगोलियन चेहरा कि उनी अन्दाजी 40 वर्षकी छन्। उनको पहिरन लेखाली पाराको छ र गलामा हारी र मुगाको माला अहिले पनि टुटाएकी छैनन्। ओढारको माथिल्लो भागमा थाङ्ना थुङ्नी कपडा झुन्नाएकी छन्। गुन्द्रीको ठाउँमा बिस्कुट र चुरोटका पेटीहरू ओछ्याइएको छ। ओढ्ने हुल्लाहरू फाटिसकेका छन्। ढुङ्गाको इल्टाहरू गाडेर अगेनो बनाएकी छन्। त्यस अगेनोमा एउटा बिट गएको सिल्टीको कसौडी र डेक्सी छ। सिल्टीकै गोडा दुई थालहरू छन्। अलिकति भात अनि तरकारी पनि त्यही भातको माड बनाएकी उनले छोरालाई खुवाएर स्कुल पठाउँदै आफू खाना थालेकी रहेछन्। मलाई देखेर डेक्सी नै बोकेर पर भिरतिर दौडी हालिन्। तपाईँलाई किन डर लाग्छ? किन डराउनुहुन्छ तपाईँ? अनि तपाईँलाई कहिले काहीँ रुन मन लाग्दैन हो? अनि चाडपर्वमा के गर्नुहुन्छ? मागिरहनुहुन्छ? मलाई चाडपर्व केही पनि मान्दिन तपाईलाई यो कहिरो चाहिँ स्मल जस्तो लाग्छ हैन लाग्दैन अब के गर्दा त नि अस्पतालमा बस्दाखेरि अनि आउ भन्दाखेरि अनि दबाई गर्देऊ भन्दाखेरि राम्रो गर्छन् भित्र पस्न नदेऊ भन्त अनि केही नआउने दुनियाँ यस्तो आइमाइला भित्र पस्न नदेऊ भित्र लाउन नदेऊ भन्थ्यो काम गर्थ्यो के अरे बिमार भयो घर नभएर हो घर छैन घर पनि छैन खेती पनि खेती छैन धनी साउको महलमा तमासा हामीलाई त सधैँ नै आपद विपद के सुनौ हजुर आएनन् भरिया कारण ठाटीमा बास ठाटीमा बास धनी साउको महलमा तमासा हामीलाई त सधैँ नै आपद विपद के सुनम हजुर आएनन् भरियाका दिन आपद विपद के सुनम हजुर आएनन् भरियाका दिन मलाई त्यस ओडारसम्म पुर्याउने काम गर्नुभयो बागलुङ कालिका भगवती मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले देशभरका धेरै मन्दिरहरूमा पुगे तर 25-26 वर्षका युवाले त्यति प्रसिद्ध मन्दिरमा अध्यक्ष बनेको अन्यत्र देखेको थिइन उनै युवा अध्यक्ष राजु खड्कासँग हामीले ती महिलाका बारेमा कुराकानी गरेका थियौँ यस्तो छ तपाईँको त्यो महिला जुन हामीले अहिले देख्यौँ झन्डै झन्डै 20-22 वर्षदेखि निरन्तर रूपमा घर परिवारको सम्पर्कभन्दा बाहिर रहेर एउटा पहरामा जिन्दगी काटिरहेको अवस्था छ त्यस्तो खालका महिलाहरूलाई संरक्षण गर्नको निम्ति राज्यका थुप्रै निकायहरू पनि सक्रिय रहेको समाचारमा आइरहेको छ तर पनि त्यो महिलालाई राज्यका कुनै पनि निकायहरूले सहयोग नगरिरहेको अवस्था त्यो महिलाको जुन वेदना हामीले सुन्यौँ बहुत अचम्मको उमेर कति भए पनि थाहा छैन घर कहाँ पनि थाहा छैन होइन आफ्नो उसको बच्चा छ स्कुलमा पढिरहेको छ उसको बच्चाले भन्छ म भोलि बिहान डक्टर इन्जिनियर बन्न चाहन्छु बन्न सक्छु ऊ स्कुल ड्रेस लाएर अहिले स्कुलको लागि पनि हिँडिरहेको अवस्था छ तर पनि यो समाजले उनीहरूको लागि खास चासो देखाएको पाइएन यो चाहिँ बहुत अचम्मकै छ यो बहुत विडम्बनापूर्ण देखिन्छ मानिसहरूको भिडभित्रको यो विचित्र हो कि हो एकदमै एकदमै त्यही हो तपाईँको राज्यको निकायहरू र चाहिँ महिला अधिकार कर्मीहरू कति सक्रिय हुनुहुन्छ त पेपरमा कति मिडियामा कति सक्रिय हुनुहुन्छ उहाँहरू र व्यवहारमा चाहिँ कति निष्क्रिय हुनुहुन्छ भन्ने कुरा त एउटा ज्वलन्त उदाहरण मात्र हो भीड़ भित्र यहाँ पीर माछा मान्छे मान्छेकै भीड़ भित्र तर देख्ने कोही छैन तर देख्ने कोही छैन Oh